یا علی مولا علی، یا علی مولا علی، یا علی مولا علی، یا علی مولا علی، حیدر کے جنازے کو حسنین اٹھاتے ہیں، حیدر کے جنازے کو حسنین اٹھاتے ہیں، خود روتے ہیں اور اہل خانہ کو رلاتے ہیں، حیدر کے جنازے کو حسنین اٹھاتے ہیں، حیدر کے جنازے کو حسنین اٹھاتے ہیں، تلوار میرے بابا کے سر بتاتے ہیں، حیدر کے جنازے کو حسنین اٹھاتے ہیں، حیدر کے جنازے کو حسنین اٹھاتے ہیں، مسجد میں بنے مل مسجد میں بن ملجم نے مارا ہے حیدر کو، دنیا کو میرے مولا یوں چھوڑ کے جاتے ہیں، حیدر کے جنازے کو حسنین اٹھاتے ہیں، حیدر کے جنازے کو حسنین اٹھاتے ہیں، تکمیل جماعت کی خاطر وہ اشارے سے، تکمیل جماعت کی خاطر وہ اشارے سے محراب عبادت میں شبر کو بلاتے ہیں، حیدر کے جنازے کو حسنین اٹھاتے ہیں، حیدر کے جنازے کو حسنین اٹھاتے ہیں، حیدر کی سخاوت کا اندازہ کرے کوئی، حیدر کی سخاوت شیر پلاتے ہیں، حیدر کے جنازے کو حسنین اٹھاتے ہیں، حیدر کے جنازے کو حسنین اٹھاتے ہیں۔ शबर के हवाले तो हर एक को किया लेकिन शबर के हवाले तो हर एक को किया लेकिन शब्बीर की खातिर वो गाजी बुलाते हैं हैदर के जनाजे को हसनैन उठाते हैं हैदर के जनाजे को हसनैन उठाते हैं मुर्गा भी दामन से लिपटी है जो मौला के मुर्गा भी दामन से लिपटी है जो मौला के कहती है सुए जन्नत मौला मेरे जाते हैं हैदर के जनाजे को हसनैन उठाते हैं हैदर के जनाजे को हसनैन उठाते हैं रुखसत हुआ दुनिया से जो रुखसत हुआ दुनिया से जो हादी बरहक था आंसू नहीं आंखों से हम खून बहाते हैं हैदर के जनाजे को हसनैन उठाते हैं हैदर के जनाजे को हसनैन उठाते हैं दुनिया को जगाते हैं हम मातम हैदर से को जगाते हैं हम मातम हैदर से यूं खाक में दुश्मन की तहरीक मिलाते हैं हैदर के जनाजे को हसनैन उठाते हैं हैदर के जनाजे को हसनैन उठाते हैं कूफे में जहां देखो एक हश्र कालम है कूफे में जहां देखो एक हश्र कालम है बेचैन मोहिबों को इस रात में पाते हैं हैदर के जनाजे को हसनैन उठाते हैं हैदर के जनाजे को हसनैन उठाते हैं खुर्शीद गमे हैदर में पढ़ के वसीनो खुर्शीद गमे हैदर में पढ़